مشک شوم مشک شوم خوشم دیده مرحبا عشق شوم مشک شوم خوشم دیده مرحبا ملا ملا ملا ملا آنک ملا لگا لگا لگا لگا آگ لگا زرا زرا زرا زرا پاس تو آ خوشم دیده مرحبا عشق شوم مشک شوم عشق شوم مشک شوم خوشم دیده مرحبا هی किसकी है कल की रात तेरी ना मेरी चांद उठा चल टॉस करे चेहरा तेरा और जान मेरी इश्क शवा मुश्क शवा इश्क शवा मुश्क शवा खुशामदीदे मरहबा मिला मिला मिला मिला आँख मिला लगा लगा लगा लगा आग लगा जरा जरा जरा जरा पास तो आ खुशामदीदे मरहबा इश्क शवा मुश्क शवा शवा मुश्क शवा खुशामदीदे मरहबा मिला मिला मिला मिला आँख मिला लगा लगा लगा लगा आग लगा जरा जरा जरा जरा पास तो खुशामदीदे